बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल तपस्वी बनेर बसौँला हजुरको तपस्वी बनेर बसौँला हजुरको केवल नाम जपेर बसौँला हजुरको भो वरदान नदिए नदिनुहोस् हजुरले भो वरदान नदिए नदिनुहोस् हजुरले प्रार्थना गरेर बसौँला हजुरको केवल नाम जपेर बसौँला हजुरको तस्विर त दिनु नै भएन हजुरले तस्विर त दिनु नै भएन हजुरले त्यही मुहार सम्झेर बसौँला हजुरको केवल नाम जपेर बसौँला हजुरको मायामै धोकाको सिर्जना गर्नुभयो मायामै धोकाको सिर्जना गर्नुभयो यही बैगुन बिर्सेर बसौँला हजुरको तपस्वी बनेर बसौँला हजुरको केवल नाम जपेर बसौँला हजुरको घोर्लिनौ भदौरी रसुवाका पुरुषोत्तम पौडेल रसुवाको यो गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोग दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। आज बुधबारको बुलबुलमा हामी तपाईँका गजल तथा पत्रहरूको वाचनसँगै धेरै भयो नेपाली साङ्गीतिक गजलहरू नबजाएको आज नेपाली साङ्गीतिक गजलहरू सुनाउनेछौँ। आजको पहिलो नेपाली साङ्गीतिक गजल प्राध्यापक डाक्टर कृष्ण हरि बरालको शब्द आनन्द कार्कीको स्वर र गैरे सुरेशको सङ्गीतमा एक गजल की धुन आओ मेरी रात की जुन आओ ये गजल की धुन आओ मेरी रात की जुन आओ ये गजल की धुन आओ मेरो हर खुशी तिमी हौ मेरो हर खुशी तिमी हौ मेरो जिन सजाओ मेरो जिंदगी सजाओ मेरी रात की जुन आओ फकाईओरी बाण हान्ने व्यादा भो मेरो लागि, फकाईओरी बाण हान्ने व्यादा भो मेरो लागि, ऊ मायालु कम लुटेरा ज्यादा भो मेरो लागि, भन्थ्यो गलबन्दीले मेरो न्यानो माया जताउनेछ, भन्थ्यो गलबन्दीले मेरो न्यानो माया जताउनेछ, जिउँदो लासमा चढ्यो खादा भो मेरो लागि, ऊ मायालु कम लुटेरा ज्यादा भो मेरो लागि, रङ्गीन दुनियाँमा रम्दै होला ऊ शयन कक्ष फेर्दै, रङ्गीन दुनियाँमा रम्दै होला ऊ शयन कक्ष फेर्दै, मैले लाउने हर वस्त्र आधा साधा भो मेरो लागि, ऊ मायालु कम लुटेर ज्यादा भो मेरो लागि, फकाइओरी बाण हान्ने ब्यादा भो मेरो लागि। यो गजल मकवानपुर दामन स्थायी निवास भई हाल काठमाडौँ महानगरपालिकाका रहँदै आउनुभएका कालीकोटे अनिजको गजल थियो, वाचन गरेर सुनाए। अर्को एउटा गजल छ चितवन भरतपुरबाट पठाउनु भएको आशिष जिहादले, उहाँको गजलले यसो भन्छ, चपाउने देखाउने दाँत फरक फरक, चपाउने देखाउने दाँत फरक फरक, गिराउने उठाउने हात फरक फरक, चाकडी र चाप्लुसी नै मूलमन्त्र दुनियाँको, चाकडी र चाप्लुसी नै मूलमन्त्र दुनियाँको, पर्दा अघि पर्दा पछाडि बात फरक फरक, गिराउने उठाउने हात फरक फरक, घुसखोरी व्याप्त रहेछ ब्रह्माजीको प्रयोगशालामा, घुसखोरी व्याप्त रहेछ ब्रह्माजीको प्रयोगशालामा, एउटै मान्छे एउटै रगत जात फरक फरक, गिराउने उठाउने हात फरक फरक, मुक्तिको जुक्ति लगाएर लुटिरहेछन् दिन दहाडै, मुक्तिको जुक्ति लगाएर लुटिरहेछन् दिन दहाडै, ईश्वर अल्लाह यीशु ख्रीष्टको औकात फरक फरक, चपाउने देखाउने दाँत फरक फरक, गिराउने उठाउने हात फरक फरक। चितवन भरतपुरका आशिष जिहादको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। अब अर्को नेपाली साङ्गीतिक गजल बुन्द्रानाका शब्दहरू छन्। बुन्द्रानाको गजल संग्रह पनि छ, रातो मलाई प्यारो भन्ने पुस्तक नै छ। उहाँको यसै संग्रहभित्रको एउटा गजल गायनमा आएको छ, हिरा जुहार भन्दा माटो मलाई प्यारो। अब यो सुन्छौ। हिरा जुहार भन्दा माटो मलाई प्यारो, हिरा जुहार भन्दा माटो मलाई प्यारो, रङ्गीन दुनियामा रातो मलाई प्यारो, रङ्गीन दुनियामा रातो मलाई प्यारो, हिरा जुहार भन्दा माटो मलाई प्यारो, दुनियामा बन्धन हजारो हुन्छन्, हुन त दुनियामा बन्धन हजारो हुन्छन्, दुनियामा दुनियामा दुनियामा दुनियामा, हुन त दुनियामा बन्धन हजारो हुन्छन्, दुई दिल जोड्ने गाँठो मलाई प्यारो, दुई दिल जोड्ने गाँठो मलाई प्यारो, हिरा जुहार भन्दा माटो मलाई प्यारो। आफ्नै हो कतिर्खा म हुँ नेपाली मेरो आफ्नै हो कतिर्खा तिर्खा तिर्खा भोका मेरो आफ्नै भोका तिर्खा गुन्द्रुकमा डुबेको आटो मलाई प्यारो गुन्द्रुकमा डुबेको आटो मलाई प्यारो हिरा जुहार भन्दा माटो मलाई प्यारो लेर काध माथि दरबार हेर्नु भन्दा उक्लेर काध माथि दरबार हेर्नु भन्दा दरबार हेर्नु भन्दा दरबार हेर्नु भन्दा दरबार हेर्नु भन्दा दरबार हेर्नु भन्दा उक्लेर काध माथि दरबार हेर्नु भन्दा हो चो त्यो झुपडीको बाटो मलाई प्यारो हो चो त्यो झुपडीको बाटो मलाई प्यारो हिरा जुहार भन्दा माटो मलाई प्यारो इतिहास लेखिएको पढ्नु कति छेली इतिहास लेखिएको पढ्नु कति छेली इतिहास इतिहास इतिहास इतिहास इतिहास लेखिएको पढ्नु कति छेली नेपाल लेखिएको पातो मलाई प्यारो नेपाल लेखिएको पातो मलाई प्यारो हिरा जुहार भन्दा माटो मलाई प्यारो हिरा जुहार भन्दा माटो मलाई प्यारो रङ्गीन दुनियामा रातो मलाई प्यारो रङ्गीन दुनियामा रातो मलाई प्यारो रातो मलाई प्यारो रातो मलाई प्यारो समय पनि कस्तो असर दिएर जान्छ समय पनि कस्तो असर दिएर जान्छ अमृत पनि यस्तो जहर दिएर जान्छ बाढी आउँछ अनि घरबार बगाउँछ बाढी आउँछ अनि घरबार बगाउँछ उपहार कृषकलाई बगर दिएर जान्छ अमृत पनि यस्तो जहर दिएर जान्छ अरू त सबै मेरा दुश्मन नै थिए यहाँ अरू त सबै मेरा दुश्मन नै थिए यहाँ आफ्नै पनि मलाई ठक्कर दिएर जान्छ अमृत पनि यस्तो जहर दिएर जान्छ अवश्य यहाँबाट उठाउनेछ कालले अवश्य यहाँबाट उठाउनेछ कालले थाहै भएन कहिले खबर दिएर जान्छ समय पनि कस्तो असर दिएर जान्छ अमृत पनि यस्तो जहर दिएर जान्छ दक्षिण कोरिया हाल रहँदै आउनुभएका बागलुङका राम कडेलको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले अर्को गजल हरिसिंह माल मुस्कानको छ गोकुलेश्वर बैतडी उहाँको स्थायी निवास हाल सुन्दर स्वरूप सुन्दर सुदूरपश्चिम उहाँको स्थायी निवास हाल मरूभूमिको छातीबाट भनेर पठाउनु भएको छ उहाँको गजल यस्तो छ मनका सारा खुसी जति उठाएर गयौ तिमी मनका सारा खुशी जति उठाएर गयौ तिमी, नाता साइनो सिसासरी फुटाएर गयौ तिमी, भनेकी थियौ तिमी नै हौ मेरो मनको राजा भनी, भनेकी थियौ तिमी नै हौ मेरो मनको राजा भनी, मन मन्दिरका सपना सबै टुटाएर गयौ तिमी, नाता साइनो सिसासरी फुटाएर गयौ तिमी, पर्खी बस मङ्सिरमा आउँछु भनी भनेकै थिए, पर्खी बस मङ्सिरमा आउँछु भनी भनेकै थिएँ, पराईको सिन्दुर पोते जुटाएर गयौ तिमी, मनका सारा खुसी जति उठाएर गयौ तिमी, नाता साइनो सिसासरी फुटाएर गयौ तिमी। मुना मदन झैं जोडी छुटेको देखेर रोएँ म, मुना मदन झैं जोडी छुटेको देखेर रोएँ म, कलिलै उमेरमा चुरा फुटेको देखेर रोएँ म, जो सानो उसैमाथि अचानो निरहीमा, जो सानो उसैमाथि अचानो निरहीमा विधवाको अस्मिता लुटेको देखेर रोएँ म, कलिलै उमेरमा चुरा फुटेको देखेर रोएँ म, अन्धो बहिरो भेटे सरकार र सरोकारवाला नि, अन्धो बहिरो भेटे सरकार र सरोकारवाला नि, ती दानवहरू समाजमा लुकेको देखेर रोएँ म, मुना मदन चाहिँ जोडी छुटेको देखेर रोएँ म, कलिलै उमेरमा चुरा फुटेको देखेर रोएँ म। रुकुम गैरी साँख माथि गाउँ स्थायी निवास भई हाल रियाद मा रहँदै आउनुभएका, साउदी अरेबियाको रियादमा रहनुभएका राजु घरतीको गजल थियो यो, यसलाई सुनाए मैले। अब हामीले सुन्ने साङ्गीतिक गजल शङ्करपन्थी ज्योतिबिन्दुको छ, यसको संगीत र स्वर सुभाष अगमको, प्रेमको फैसला भोलि हुनेछ। प्रेमको प्रेमको फैसला भोलि हुनेछ, प्रेमको प्रेमको प्रेमको फैसला भोलि हुनेछ, इन्साफ इन्साफ गरिदिने टोली हुनेछ, प्रेमको प्रेमको फैसला भोलि हुनेछ। होला बिछोड़ हमरो घाम जून जाई, की होला बिछोड़ हमरो घाम जून जाई, की होला बिछोड़ हमरो घाम जून जाई, कि तिमलाई ले जाने डोली होने छ, कि तिमलाई लै जाने डोली हुनेछ, प्रेमको प्रेमको फैसला भोलि हुनेछ। या दुबई गलामा फुलको माला, या दुबई गलामा फुलको माला, या दुबई गलामा फुलको माला, या दुबई गलामा फुलको माला, या बिदाई को बोली होने छ, या बिदाई को बोली होने छ, प्रेम को फैसला यरेला, प्रेम को फैसला बोली होने छ, इंसाफ कर दी टोली हुनेछ, प्रेमको प्रेमको प्रेमको फैसला भोलि हुनेछ। बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। सीधा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल विरुद्धमा त्यो खोली तीर त्यो पाखा भिर उठ्नै पर्छ। विरुद्धमा त्यो खोली तीर त्यो पाखा भिर उठ्नै पर्छ। दानवी राज अन्त्य गर्न ए दुखी वीर उठ्नै पर्छ। चोटमाथि चोट दिएर अपहरित गर्छ साउ। चोटमाथि चोट दिएर अपहरित गर्छ साउ। लावारिस चाहिँ व्यर्थ कति बस्छौ आखिर उठ्नै पर्छ। दानवी राज अन्त्य गर्न ए दुखी वीर उठ्नै पर्छ। न्याय माग्दै आन्दोलित भई सहर बजार घन्काउनु छ। न्याय माग्दै आन्दोलित भई सहर बजार घन्काउनु छ। सत्य मार्गमा जान्छ भने जाओस् न शिर उठ्नै पर्छ। दानवी राज अन्त्य गर्न ए दुखी वीर उठ्नै पर्छ। नसुत त्यो नयन चिम्ली चिहान तोड्दै आऊ दुखी। नसुत त्यो नयन चिम्ली चिहान तोड्दै आऊ दुखी। शोषक बाँधे कानूनको बाँड्दै जन्जिर उठ्नै पर्छ। विरुद्धमा त्यो खोली त्यो तीर त्यो पाखा भिर उठ्नै पर्छ। दानवी राज अन्त्य गर्न ए दुखी वीर उठ्नै पर्छ। यो लामो मिटरको गजल थियो भूपाल ठाडा राणा मगर क्षितिजको। लेख फर्चा तीन साजे सुर्खेत उहाँको स्थायी निवास हाल भारतको हैदराबादमा रहँदै आउनुभएको छ। मैले मिटर सम्बन्धी रदीफ र काफिया सम्बन्धी प्रसङ्गहरू बुलबुलमा उठाइरहँदा गजल सिक्दै गरेका बुलबुलियनले गजलको सिक्ने विशेष प्रस्तुति ल्याउनु भन्नुभएको छ। आउँदो शनिबार हामी गजल सिक्ने प्रस्तुतिका रूपमा प्रस्तुत गर्दैछौँ। हामी अग्रज गजलहरूका गजलहरूको उदाहरणसहित गजल कसरी लेखिन्छ भन्ने उदाहरणको श्रृङ्खला प्रस्तुत गर्छौँ। शनिबारको बुलबुल नछुटाउनुहोला। मैले अहिले वाचन गरेको भूपाल ठाडा राणा मगर क्षितिजको गजल थियो भने अब मैले वाचन गर्ने पत्र र गजल छ सूरज आचार्य आलङ्कारिकको। उहाँको स्थायी निवास गुल्मी धरमपानी ओडा गाउँ छ। हाल मैतीदेवी काठमाडौँ र रत्नराज्य लक्ष्मी क्याम्पस स्नातक तह तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ। उहाँले पत्र सुरु गर्नुहुन्छ यसरी। जिन्दगीका सङ्घर्षरत मैदानबाट थकित ज्यानलाई आनन्दानुभूति गराउने बुलबुल र श्रुति सम्वेक एपिसोड छुटाउने श्रोताहरू आशा छ हुनुहुँदैन होला। म यो पनि भन्छु यहाँको आवाजमा कुनै जादु छ होइन भने सोमबारपछि बुधबार, बुधबारपछि शुक्रबार र शुक्रबारपछि शनिबार अनि शनिबारपछि फेरि सोमबारको प्रतीक्षाले हामीलाई सताउँदैन थियो र बुधबारीय एपिसोड बुलबुल सुनेर नुवाकोटकी स्रष्टाको गजल कति जिद्दी गर्छौ तिमी रहरले हुन्न माया रुमाइदिन्छु भन्छौ सधैँ सहरले हुन्न मायाको प्रतिउत्तरमा मैले कोसिस गरेको छु। विश्वास छ यहाँको आवाजमा मेरो प्रयासले पनि साथ पाउनेछ भन्दै लेख्नुभएको छ। उहाँले लेख्नुभएको पत्रमा सोमबार शब्द सायद झुकिनुभयो। मङ्गलबार, बुधबार, शुक्रबार र शनिबार हो बुलबुल र श्रुति सम्वेकको प्रस्तुति। म यसलाई सच्याउन चाहन्छु सूरज आचार्य आलङ्कारिकजी र तपाईँले भन्नुभएको निर्मला थापाको गजल कति जिद्दी गर्छौ तिमी रहर हुन्न माया यसको प्रत्युत्तर सूरज आचार्य आलङ्कारिकका शब्दहरू यस्ता छन्। कति भाव दिन्छौ तिमी अलिकति झुकिदेऊ न। कति भाव दिन्छौ तिमी अलिकति झुकिदेऊ न थोरै माथि म निक्लन्छु थोरै तिमी चुकिदेऊ न। रोमै दिन्छु कहाँ भन्या छु हृदयको महल दिउँला। रोमै दिन्छु कहाँ भन्या छु हृदयको महल दिउँला। मैले खोजे जस्तो गर्छु महलभित्रै लुकिदेऊ न थोरै माथि म निक्लन्छु थोरै तिमी चुकिदेऊ न। रहर सहर बहर अनि जहरले हुन्न माया। रहर सहर बहर अनि जहरले हुन्न माया। मैले गरेँ कहर तिमलाई एकैछिन रुकिदेऊ न थोरै माथि म निक्लन्छु थोरै तिमी चुकिदेऊ न। एउटा चुलो बल्नलाई दुई अगुल्टा ठोस्नुपर्छ। एउटा चुलो बल्नलाई दुई अगुल्टा ठोस्नुपर्छ। यता केही मैले फुक्छु तिमीले पनि फुकिदेऊ न थोरै माथि म निक्लन्छु थोरै तिमी चुकिदेऊ न। अर्पण अनि समर्पण र अधरमा हुन्छ माया। अर्पण अनि समर्पण र अधरमा हुन्छ माया। सूरज तिमीलाई यति भन्छ प्रिय रिसलाई थोकिदेऊ न। कति भाव दिन्छौ तिमी अलिकति झुकिदेऊ न थोरै माथि म निक्लन्छु थोरै तिमी चुकिदेऊ न। निर्मला थापाको गजललाई प्रत्युत्तर गजल सूरज आचार्य आलङ्कारिकले पठाउनु भएको थियो। यसलाई मैले वाचन गरेर सुनाएँ। अब साङ्गीतिक गजल छ। हरिलम्सालको शब्द र सङ्गीत, अनमोल मणिको शब्द, हरिलम्सालको सङ्गीत र स्वर यस्तै हुन्छ कहिलेकाहीँ दिन पनि राति हुन्छ। Thank you. त्यस्तै हुन्छ कहिले काहीँ पनि राति हुन्छ ओ यस्तै हुन्छ कहिले काहीँ दिन पनि राति हुन्छ मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ कहिले आँसु बनाई झर्छौ क्यार आँसु बनाई झर्छौ क्यार साच्न सके आँसु पनि ओ साच्न सके आँसु पनि बाँच्नलाई साथी हुन्छ मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ पाती सँगै सपनालाई छर्छौ तिमी हो अछे तारा पाती सँगै सपनालाई छर्छौ तिमी निष्ठुर ढुङ्गा देव ठानी निष्ठुर ढुङ्गा देव ठानी सबै थोक भाग्छौ तिमी सबै थोक भाग्छौ तिमी ओठमा हाँसो हुँदा मात्रै ओठमा हाँसो हुँदा मात्रै मन्दिर सबलाई जाति हुन्छ मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ जीवन मैले साटेको छु खुकुरीको धारसँग, जीवन मैले साटेको छु खुकुरीको धारसँग, थोरै थोरै जितसँग अलि धेरै हारसँग, खुसी साँच्ने बाँध फुट्यो आफै सजग नहुनाले, खुसी साँच्दै बाँध फुट्यो आफै सजग नहुनाले, गुनासो म खैके पोखौँ जिन्दगीको बारसँग, थोरै थोरै जितसँग अलि धेरै हारसँग, बैंस फुल्ने बोट मेरो हुर्किँदैछ आज भोलि, बैंस फुल्ने बोट मेरो हुर्किँदैछ आज भोलि, वरिपरि झेलिएर ऐजेरु र झारसँग, थोरै थोरै जितसँग अलि धेरै हारसँग, तिमीलाई कैद राख्न सकिन खै मनभित्र, तिमीलाई कैद राख्न सकिन खै मनभित्र, यस्तै प्रश्न हजार छन् मनको काँडे तारसँग, जीवन मैले साटेको छु खुकुरीको धारसँग, थोरै थोरै जितसँग अलि धेरै हारसँग। गुल्मी हाडहाडेका पवन घरती मगरको गजल हो यो। मलाई जहाँसम्म जानकारी छ उहाँ प्रवासमा हुनुहुन्छ, तर कुन देशमा हुनुहुन्छ मलाई थाहा छैन। यहाँ गुल्मी हाडहाडे मात्रै उहाँको ठेगाना लेखिएको रहेछ। गुल्मी हाडहाडेका पवन घरती मगरको यो गजल वाचन सँगसँगै केही समय अगाडि बुलबुललाई प्राप्त भएको सूचना म फेरि एकपटक अवगत गराउँ। अब आउने शनिबार वैशाख 27 गते 11 बजे गुल्मीको तमघासमा गुल्मीका स्रष्टाहरूको गजल संग्रहको संयुक्त गजल संग्रहको विमोचन कार्यक्रम छ। तपाईँ आफूलाई पाएक पर्ने स्रष्टाहरू त्यस कार्यक्रममा उपस्थित हुनुहोला। आयोजकको सूचनालाई मैले आजको कार्यक्रममा फेरि एकपटक दोहोऱ्याएँ। अब मेरो हातमा अर्को एउटा गजल छ, तमघास 8 कमेर पानी गुल्मी स्थायी निवास भई हाल सर्वोच्च अदालत काठमाडौँमा कार्यरत र पूर्व उज्यालोकर्मी पनि हुनुहुन्छ उहाँ गणेश पाण्डे। उहाँको गजल वाचन गर्दैछु म। गणेश पाण्डेको गजलले यसो भन्छ, बोल्दा बोल्दै फोन काट्छे यसैमा छ मजा, बोल्दा बोल्दै फोन काट्छे यसैमा छ मजा, नाना थरी गफ छाँट्छे यसैमा छ मजा, रुवाउँछे हँसाउँछे अत्याउँछे मत्ताउँछे, रुवाउँछे हँसाउँछे अत्ताउँछे मत्ताउँछे, चाट्नुसम्म दिमाग चढ्छे यसैमा छ मजा, नाना थरी गफ छाँट्छे यसैमा छ मजा। शृङ्गारिक गजल छ गणेश पाण्डेको। तेस्रो शेरले यसो भन्छ, जुनमा टेकी तारा झार्छे पिरतीको सागरमा, जुनमा टेकी तारा झार्छे पिरतीको सगरमा, खरानीको डोरी बाँड्छे यसैमा छ मजा, नाना थरी गफ छाँड्छे यसैमा छ मजा, मङ्सिर कटाई माघ कटाई वैशाख पनि कटिसक्यो, मङ्सिर कटाई माघ कटाई वैशाख पनि कटिसक्यो, मेरा लागि बालाई ढाँट्छे यसैमा छ मजा, नाना थरी गफ छाँड्छे यसैमा छ मजा, पिरतीको उन्मादमा दुधसरी उम्लिएर, पिरतीको उन्मादमा दुधसरी उम्लिएर। तमघास 8 कमेर पानीका गणेश पाण्डेको गजलको अन्तिम शेर, तिरतीको उन्मादमा दुधसरी उम्लिएर, फोनबाटै थुक साट्छे यसैमा छ मजा, बोल्दा बोल्दै फोन काट्छे यसैमा छ मजा, नाना थरी गफ छाड्छे यसैमा छ मजा। अब बुलबुलमा हामीले सुन्ने गजल छ, निकै सुनिँदै आएको रमाइलो किसिमको गजल, मायामा धोका पाएँ अन्य गजलकार भएँ म। एउटा घाउ दुईटा भए दुई दुना चार भए, एउटा घाउ दुईटा भए, एउटा घाउ दुईटा भए दुई दुना चार भए, दुई दुना चार भए म हेतर चोट हजार खाएँ अनि गजलकार भएँ म, चोट हजार खाएँ अनि गजलकार भएँ म, हे तारा चोट हजार खाएँ अनि गजलकार भएँ म, ए हजुर चोट हजार खाएँ अनि गजलकार भएँ म, ए हजुर चोट हजार खाएँ अनि गजलकार भएँ म, ए हजुर चोट हजार खाएँ अनि गजलकार भएँ म। हे जवानी को रंग चढ़ो माया गसने दहर बढ़ो जवानी को रंग चढ़ो जवानी को रंग चढ़ो माया गसने दहर बढ़ो माया गसने दहर बढ़ो हाय हाय हाय हे तारा हे तारा अर्क किलाई मीत लाई आनी गजल थार भाई हे तारा अर्क किलाई मीत लाई आनी गजल थार भाई हे तारा अर्क किलाई मीत लाई आनी गजल थार भाई हे हजूर अर्क किलाई मीत लाई आनी गजल थार भाई हे हजूर अर्क किलाई मीत लाई आनी गजल थार भाई हे हजूर के किला मीत लाए अनि गजल कार भई मा अपने समझी माया लाए हर के संग उसलाई पाए अपने समझी माया लाए अपने समझी माया लाए हर के संग उसलाई पाए हर के संग उसलाई पाए आए हाय हाय हे तारा वेदना को गीत गाए आनी गजल कार भई हे तारा वेदना को गीत गाए आनी गजल कार भई हे तारा वेदना को गीत गाए आनी गजल कार भई ए हजू वेदना को गीत गाए आनी गजल कार भई ए हजू वेदना को गीत गाए आनी गजल कार भई ए हजू वेदना को गीत यिनै साङ्गीतिक गजलहरू र तपाईँका गजल तथा पत्रहरूको वाचनसँगै आज बुधबारको बुलबुलबाट हामी बिदा हुँदैछौँ. शनिबारको बुलबुलमा गजल प्रशिक्षणको प्रस्तुति रहनेछ. कृपया नछुटाउनुहोला गजल सिक्न चाहनुहुनेहरूले. तबसम्मका लागि उत्पादन सघि दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बिदा माग्दैछौँ. जाँदा जाँदै धादिङ स्थायी निवास भई हाल त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत गणेश पाण्डेको गजल वाचन गर्दै बिदा हुन्छौँ. निदाउँ या ननिदाउँ तिम्रै छ ध्यान भन्दा हुन्छ. निदाउँ या ननिदाउँ तिम्रै छ ध्यान भन्दा हुन्छ. आत्मा त एउटै हो बरु दुईटा ज्यान भन्दा हुन्छ. पहिले शुभकामना तिम्रै आउँछ हर उपलक्ष्यमा. पहिलो शुभकामना तिम्रै आउँछ हर उपलक्ष्यमा. तिमीमै छ सारा क्यालेन्डरको ज्ञान भन्दा हुन्छ. आत्मसात एउटै हो बरु दुईटा ज्यान भन्दा हुन्छ. जता जता जान्छौ तिमी त्यतै जाने मेरो मनलाई. जता जता जान्छौ तिमी त्यतै जाने मेरो मनलाई. तिमी नै चालक भएको निजी यान भन्दा हुन्छ. आत्मा त एउटै हो बरु दुईटा ज्यान भन्दा हुन्छ. मध्यरातमा बिउजाएर गजल सुनाउँछु तर थाक्दिन. मध्यरातमा बिउजाएर गजल सुनाउँछु तर थाक्दिन. गरेर तिम्रो मुस्कानको बयान भन्दा हुन्छ. आत्मा त एउटै हो बरु दुईटा ज्यान भन्दा हुन्छ. प्रेरणा यिनै चिजहरूबाट पाइन्छ गजल लेख्न. प्रेरणा यिनै चिजहरूबाट पाइन्छ गजल लेख्न. भौतारिएको सडक र अनिदो ओछ्यान भन्दा हुन्छ. निदाउँ या ननिदाउँ तिम्रै छ ध्यान भन्दा हुन्छ. आत्मा त एउटै हो बरु दुईटा ज्यान भन्दा हुन्छ. बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति. बुलबुल बुल.